पहले माया मनी दिखाओ मेगर तिम्रो टाढा कुमाई पुगे ना मलाई बरु आए मलाई सताउने गर मलाई बरुवाई मलाई सता